टीवी रेडियो टेप रिकॉर्ड वगैरह पर आयत सजदा सुनी तो क्या सजदा तिलावत वाजिब होगा या नहीं? नहीं होगा। टेप रिकॉर्ड नहीं बोलते तो टेप रिकॉर्डर والله تعالى اعلم ورسوله اعلم عز وجل وصلى الله تعالى عليه واله وسلم صلوا على الحبيب